नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा। प्रविधि कक्षका आत्मीय मित्र राज अनि म छु तपाईँकै मित्र रामु आचार्य। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz। अनि यो कार्यक्रम अर्पण समर्पण हरेक दिन दिउँसो 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्म तपाईँ हामी सँगै रहने बसाई हो कार्यक्रम अर्पण समर्पण र 0556 63 332 अनि 333 यो दुईवटा नम्बरमा हामी तपाईँलाई स्वागत गर्छौँ। कोही मित्र आइसक्नु भएको छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? गोर्खाबाट सलिना। पोखराबाट के छ सलिनाजी हालखबर? हाम्रो पनि एकदमै झिलिमिली छ। गर्मी बेसरी छ सलिनाजी, पोखरातिरको स्थिति कस्तो छ? बिहान बेलुका त जाडो नै छ, होइन? त्यस्तो गर्मीको महसुस गर्न परेको छैन त्यतातिर? हुन्छ सलिनाजी, कसलाई सम्झने आज? धन्यवाद। मेरो मम्मी अनि मेरो बाबा अनि मेरो भाइलाई अनि मेरो सबै साथीहरूलाई, स्पेसली मेरो साथी सोनुलाई छिटो फोन गर भन्छु। हुन्छ सलिनाजी, आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छ। नमस्कार। हस् हस् भाइ। आउनु भएको थियो सलिना पोखराबाट, सम्झना अगाडि बढाएर विदा भइसक्नु भयो। यति बेला फेरि पनि कोही मित्र आइसक्नु भएको छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराकदेखि कुमार लामा। के छ कुमारजीको हालखबर? ठिकै छ दादा, त्यही हो गर्मी बढाएको, त्यही हो। कुमारजी बिरामी हुनुहुन्छ कि कसो? होइन दादा, आवाज अलिकति मलिन छ त्यही भएर। होइन। हुन्छ कुमारजी, कसलाई सम्झने? सर तपाईँहरूलाई धन्यवाद। अनि टेक्निसियनमा रहनुहुँदाको लागि, अनि मेरो साथीहरू सबैको लागि र मेरो घर परिवारको लागि विशेष गरी। हुन्छ कुमारजी, आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छु। नमस्कार। नमस्ते। खोराकबाट आउनु भएको थियो कुमार लामा, उहाँसँग कुराकानी गरिसकेका छौँ हामीले यति बेला। तपाईँ विश्वको जुन कुनै कुनामा रहेर पनि www.radioarpan.com.np मार्फत यो आवाज प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। कोही मित्र हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। हजुर नमस्कार। हेलो, हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, म मनहरी दुईबाट नयाँ बस्तीबाट कल्पना तामाङ। मनहरी दुई नयाँ बस्तीबाट कल्पना तामाङ। कल्पनाजीले के गर्नुहुन्छ? बसी बसाइ मात्रै छ। हुन्छ, कसलाई सम्झने आज? मेरो घरको बुवा मम्मी, होइन? अनि मलाई कल्पना भने चिन्ने नचिन्ने सम्पूर्णको लागि। हुन्छ कल्पनाजी, आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छ। नमस्कार। ओके, आउनु भएको थियो कल्पना तमाङ मनहरी दुईबाट, र फेरि पनि कोही मित्र हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? कुमरोजबाट सुनिता। हजुर। खाजा भयो सुनिताजीको? नै भएको छैन हजुरको। मेरो चाहिँ भइसक्यो सुनिताजी। हजुर। कसलाई सम्झने आज? स्पेसली मेरो दिदीको लागि अनि हजुरलाई धन्यवाद। अनि राज दाईलाई, अर्पण हो लिनिटलाई, मेरो बाबा मम्मी दिदी बिनाजु अनि मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई। हुन्छ सुनिताजी, आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छ। नमस्कार। नमस्कार। आउनुभयो सुनिता कुमरोजबाट, सम्पूर्णको लागि सम्झना अगाडि बढिसक्नु भएको छ। यति बेला गीत सुन्छौँ, गीतपछि छोटो विश्राममा जान्छौँ, विश्रामपछि फेरि पनि उपस्थित हुनेछौँ कार्यक्रम अर्पण समर्पणमा। नै कटायो

स्वागत छ फेरि पनि एकैछिनको विश्राम पछिको समयमा सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz अनि यो कार्यक्रम अर्पण समर्पण हामी हरेक दिन आउने गर्दछौ दिउँसो 2 बजेको अर्पण समाचार पछि करिब करिब 3 बजेसम्म तपाईँ हामी सँगै रहन्छौ र व्यवसायमा तपाईँलाई स्वागत गर्छौ 0556 63 332 अनि 333 यो दुईवटा नम्बर तपाईँको लागि हामीले खुल्ला राख्ने गर्दछौँ र विश्वको जुन कुनै कुनामा रहेर पनि तपाईँ www.radioarpan.com.np मार्फत पनि हामीलाई सुनिरहनु भएको छ बाध्यतावश परदेशीका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू जो कार्यक्रम अर्पण समर्पण कति बेला आउला भनेर अनलाइनमा प्रतीक्षा गरेर बसिदिनुहुन्छ तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कोही मित्र आइसक्नु भएको छ कार्यक्रममा कुराकानी गर्नका लागि उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ संजोग रिजाल पिठुवाबाट के छ संजोगजी हालखबर एकदमै ठिक छ हजुरको हाम्रो पनि एकदमै ठिक छ अनि पिठुवातिर गर्मी उसै गरी बढिरहेकै त होला त है हजुर एकदम गर्मी छ बाहिर एकदम निस्किनै सकेको दाजु बाहिर निक्लिने अवस्थै छैन भित्र बस्यो पङ्खा ताप्यो पङ्खा पनि के ताप्ने भन्ने अब बिजुली हुँदैन धेरै समय है हजुर कसलाई सम्झने आज सर्वप्रथम त हजुरलाई धन्यवाद मेरो घर परिवार लगायत अहिले एसएनजीतिर बसेर मेरो सम्पूर्ण साथीहरू र मलाई संजोग गरेर भएर किन्नु नकिन्नु सम्भवको लागि हुन्छ संजोगजी आउँदै गर्नु होला अहिले पनि छुट्टिन्छु नमस्कार आउनु भएको हो संजोग रिजाल पिठुवाबाट आफ्नो सम्झना सन्देश अगाडि बढाइसक्नु भएको छ तपाईँ पनि आउनुहोला भन्दा भन्दै कोही मित्र आइसक्नु भएको छ हजुर नमस्कार नमस्ते दादा कहाँबाट को बोल्दै हुनुहुन्छ केही न केही काम त होला नि पशुपतिजी छैन दादा त्यतिकै बसिबस्यो बस्यो त्यतिकै दिन जान्छ है हजुर हुन्छ कसलाई सम्झने विक्रम दादा अनि अर्जुन संजोग आशिष अम्निका दिदी फुपु काकीहरू बुवा लगायत पशुपति मगर भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई हुन्छ पशुपतिजी आउँदै गर्नु होला अहिले पनि छुट्टिन्छु नमस्कार हस् बाबा आउनु भएको हो पशुपति मगर सौराहाबाट आफ्नो सम्झना अगाडि बढाउनु भयो कोही मित्र हुनुहुन्छ हजुर नमस्कार नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँको आवाज मैले सुन्न सकिनँ तनहुँबाट तनहुँबाट आउने मित्रको आवाज मैले सुन्न पाइरहेको छैन यदि एकपटक फेरि पनि प्रयास गरौँ हजुर हजुर को बोल्दै हुनुहुन्छ तनहुँबाट सबिना के छ सबिनाजी हालखबर एकदमै ठिक छ हाम्रो पनि एकदमै ठिक छ तनहुँतिर के भइरहेछ सबिनाजी सुनाउनुहोस् शीतल भइरहेछ है हुन्छ कसलाई सम्झने आज आज फर्स्ट अफ अल दाजुलाई धन्यवाद अनि टेक्निसियन दाजुलाई अनि मेरो साथीहरूभन्दा रबिना नबिना बिना सञ्जय सरोज सागर विज्ञान मलाई सबिना नजाउँछ उहाँ सम्पूर्णलाई हुन्छ सबिनाजी आउँदै गर्नु होला अहिले भने छुट्टिन्छु नमस्कार आउनु भएको थियो सबिना तनहुँबाट फेरि पनि कोही मित्र हुनुहुन्छ हजुर नमस्कार हजुर नमस्कार कोही मित्र हुनुहुन्थ्यो सम्पर्कबाट टाढिसक्नु भएको छ भन्ने इसारा पनि मिल्यो यति बेला यति बेला भने हामी फेरि पनि अर्को भाका सुन्नपट्टि लाग्छौँ भाकापछि फेरि पनि उपस्थित हुनेछौँ कार्यक्रम अर्पण समर्पणमा Oh, oh, oh. यिनलाई रोजौँ कि मैले उनलाई रोजौँ कि दुईजनाले मैलाई मन पराउँछन्। यो भाका सुन्दै थियौँ, प्राविधिक गडबडी रह्यो, भाका बिचैमा रोकिन पुग्यो, यसको लागि भने क्षमा प्रार्थी छौँ। कार्यक्रम अर्पण समर्पणको अलिकति अन्त्य अन्त्यतिर पनि हामी आइसकेका छौँ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ भन्ने इसारा राजबाट मैले पाइसकेँ र उहाँसँगै कुराकानी गरौँ अनि जाँदा जाँदा एउटा भाका राखेर हामी छुट्टनेछौँ। कोही मित्र हुनुहुन्छ सम्पर्कमा, उहाँसँगै कुराकानी गरौँ। हजुर नमस्कार। हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराकबाट सोम तामाङ। खोराकबाट सोम तामाङ, हजुर। के गर्नुहुन्छ सोमजीले? म बसेको छ घरतिरै। अनि खोराकतिर के भइरहेछ अहिले? खोराकतिर यस्तै छ, गर्मी छ, अरू त ठिकै छ भन्नु पऱ्यो। विशेष गरी खोराकमा कुन कृषिमा के बाली लागिरहेछ अहिले? अहिले गरी खास गरी हिउँदे मकैहरू, त्यस्तै खासै केही छैन। अरू केही पनि छैन, मकै चाहिँ टन्नै छ खोराकतिर। हजुर हुन्छ, कसलाई सम्झने? मलाई सोम तामाङ भनेर चिन्ने सम्पूर्णलाई, पदमपुरमा बस्ने मेरो साथीहरू लगायत मेरो घर परिवार सम्पूर्णलाई सुनाउन चाहन्छु। मेरो पिता अनि घर परिवारको सम्पूर्ण साथीहरूलाई सम्झाउन चाहन्छु। हुन्छ सोमजी, आउँदै गर्नुभयो, अहिले पनि छुटिन्छ। आउनु भएको थियो सोम तामाङ खोराकबाट। आज आठजना मित्रहरूसँग कुराकानी गऱ्यौँ। पोखराबाट सलिन आउनु भएको थियो, कुमार लामा खोराकबाट, मनहर दुईबाट कल्पना तामाङ, सुनिता कुमरुजबाट, सञ्जोग रिजाल पिठुवाबाट, सौराबाट पशुपति मगर, तनहुबाट सबिना, अनि खोराकबाट सोम तामाङ। जति पनि साथीहरू कार्यक्रममा आउनुभयो अनि आउने प्रयास गर्नुभयो, तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र भोलि फेरि कार्यक्रम अर्पण समर्पणको अर्को श्रृङ्खलामा तपाईँ हाम्रो भेट हुने नै छ। तिनजनासम्म प्रविधि कक्षबाट साथ दिने आठमी मित्र राजलाई धेरै धेरै धन्यवाद। तपाईँकै मित्र रामु आचार्य पनि कार्यक्रमको यो श्रृङ्खलाबाट बिदा चाहन्छु। नमस्कार। तिम्रो सिउँदो अर्काइले भरेको मलाई फेरि बिर्सनु परेको कति रोए कति, तिम्रो सिउँदो रङ्गिँदा कति रोए कति, अब तिमीले कहाँ पाउली मेरो माया कति, अर्काइले भरेको मलाई फेरि परेको कति रोए कति, तिम्रो तिउँदो रङ्गिँदा कति रोए कति, अब तिमीले थाहा पाउली मेरो माया कति, तिम्रो तिउँदो रङ्गिँदा कति रोए कति, अब तिमीले थाहा पाउली मेरो माया कति।